सधाई पाएको अभागीले के पुग्थ्यो चाहेको तकदिर मालिकेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थे रुँदै हामी छुटेको दैवले देखेन छ सानो सुसधाई पाएको अभागीले के पुग्थ्यो चाहेको तकदिर मालिकेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थे रुँदै हामी छुटेको दैवले देखेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थे रुँदै हामी छुटेको दैवले देखेन छ सानो सबैले तकदिर मालिकेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थे रुँदै हामी छुटेको दैवले देखेन छ सानो पाइन कहिले भगे मानी छस् भन्थे सबैले तकदीरमा लेखेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थेँ रुँदै हामी छुटेको दैवले देखेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थेँ रुँदै हामी छुटेको दैवले देखेन छ सानो हामी छुटेको दैवले देखेन छ सानो सानो घर बसाउँथे बरो यही तिमीलाई हँसाउँथे तकदीरमा लेखेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थेँ रुँदै हामी छुटेको दैवले देखेन छ सानो तिमीले पनि माया गर्थ्यौ मैले पनि माया गर्थेँ रुँदै हामी छुटेको दैवले देखेन छ सानो